Sí. मलाई चाहिएको बास घरमा होइन मनमा मलाई चाहिएको बास देख्छौ त संसार यसै सासुन झेलको आशा हाय हाय हाय हाय मेरी मन के गली हाय हाय जनै खाने ओटो लाली हाय हाय हाय हाय मेरी मन के गली हाय हाय जनै खाने ओटो लाली अति भरिलो झन रसिलो अति भरिलो झन रसिलो खेर जाना जो बम राखिलो सम्हाले खेर जाना जो बम राखिलो सम्हाले I'm not afraid to die.